www.attableek.com, the reviver of Iman. Alhamdulillah wa kafa wa salamun ala ibadihi allazina astafa amma ba'd a'udhu billahi minash shaitanir rajim bismillahir rahmanir rahim ان الذين قالوا ربنا الله ثم استقاموا فلا خوف عليهم ولا هم يحزنون صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم بزرگوں اور دوستوں اور دینی ماں بہنیں, رمضان المبارک جب آتا ہے تو سب کو اندازہ ہو جاتا ہے, جو مسجد میں آتا ہے اس کو بھی انداز ہوتا ہے کہ یہ مبارک مہینہ آیا ہے. سرکار رمضان المبارک سے پہلے اس مہینے کی اہمیت جتانے اور بتانے کا اہتمام کرتے تھے. اور ایک دن پہلے سرکار ایک طویل بیان دیتے تھے جس میں رمضان کی فضیلت, اس کی اہمیت, اس کی افادیت, تمام چیزیں بیان فرماتے تھے. اور مقصد یہ ہوتا تھا کہ صحابہ کرام کو اور صحابیات کو ترغیب ہو جائے اور عبادتوں کا جذبہ بڑھ جائے, تلاوت کا ذوق آگے بڑھے, روزے رکھنا آسان ہو, تراویح کا پڑھنا سہل ہو, راتوں کی عبادت آسان ہو. پھر دوران رمضان بھی سرکار موقع بموقع تلقین فرماتے تھے. الحمدللہ خوش نصیب ہیں وہ لوگ جن کو اللہ تعالیٰ نے زندگی بھی دی اور یہ مبارک موقع بھی اور مہینہ بھی عطا فرمایا. اور جتنی جس کی سکت تھی, طاقت تھی, قدرت تھی, اتنا اللہ نے کرنے کا موقع بھی دیا. پہلے ہمارے یہاں بوڑھے لوگ کہا کرتے تھے, حدیث میں تو فرمایا کہ پہلا عشرہ رحمتوں کا, دوسرا مغفرت کا, تیسرا نجات من النار کا. ہمارے یہاں کی بوڑھی عورتیں کہتی تھیں 10 روزے ذکر کے اور 10 فکر کے اور 10 سیویاں اور شکر کے. تیسرا عشرہ تو ہوتا ہے کام کا, سب سے زیادہ سرکار محنت فرماتے تھے تیسرے عشرے میں. عورتوں نے اس کو کھانا پینا, اس کی تیاری کرنا, कपड़े लत्ते में लगना, खरीदारी के अंदर मसरूफ होने में लगा दी। कुछ हजरात ऐसे रहे जिन्होंने शुरू रमजान में एहतमाम किया, बीच में छोड़ दिया। चंद दिन बराबर तरावीह में शामिल हुए, फिर मस्जिद में देखा कमी आई। फिर जब रमजान का आखिरी अशरा है, फिर लौट के आ गए और ईद तक काम कर लिया। रमजान मुकम्मल होता है तो लोग इत्मीनान की सांस लेते हैं कि चलो अब मामला खत्म, बहुत कर लिया अपनों ने, पूरी साल की इबादत कर ली, बस अब रेस्ट करना है, अब आराम करना है। अब जब दूसरा रमजान आएगा तो देखेंगे, या कोई बड़ी रात आएगी तो देखेंगे। हालांकि रमजान में जब इतनी मेहनत की है, इतनी मेहनत की है, 17 रकातें ईशा की और 20 रकातें तरावी की, तो 37 रकात हो गई। जिसने पूरा महीना 37 रकातों का एहतमाम किया हो, उसको तो अल्लाह इतनी हिम्मत दे देते हैं कि रमजान के बाद उसके लिए नमाज पढ़ना आसान। भाई 37 रकातें पढ़ने वाले को अगर 17 रकात पढ़ने के लिए कहा जाए, क्या मुश्किल है? रोजाना 10 पारे तिलावत करने वाले को अगर एक पारा पढ़ने के लिए कहा जाए, क्या मुश्किल है? तो रमजान के बाद जैसे ही ईद का दिन आता है, ईद किस चीज का नाम है? लोग समझते हैं ईद यानी फुल स्टॉप, चैप्टर क्लोज। हालांकि ईद चैप्टर क्लोज का नाम नहीं है। जब खतीब खुतबा देता है तो मालूम नहीं है मुझे हर जगह के खुतबे का हाल, लेकिन एक खुतबा ये भी होता है, लैसल ईद लिमन लबेसल जदीद, खाली नए कपड़े पहन लेने का नाम ईद नहीं है। इन्नमल ईद लिमन खाफल वईद, ईद तो उसकी है कि जो अल्लाह के आजाब से डर गया, वईदों से डर गया, खौफ के साथ जिंदगी गुजारने का एहतमाम किया। लैसल ईद लिमन रकेबल मताया, ईद इसका नाम नहीं है कि बेहतरीन सवारियों पर सवार हुआ जाए। इन्नमल ईद लिमन तरकल खताया, ईद तो है अपनी गुनाहों की माफी मांगने का दौर, और तय करना कि हम जो है गुनाहों को छोड़ देंगे, जैसे रमजान में गुनाहों के छोड़ने का एहतमाम किया, रमजान के बाद भी गुनाहों के छोड़ने का एहतमाम। रमजान में तो माहौल होता है तो रोजा रखना भी आसान, कुरान पढ़ना भी आसान, गुनाह छोड़ना भी आसान। लेकिन जब रमजान गुजर जाता है तो वो माहौल नहीं रहता। क्यों भाई, मस्जिदों में इतने तिलावत करने वाले रहते हैं, इतनी इबादत करने वाले रहते हैं, रमजान में तो अव्वाबीन, चाश, इशराक सब में नमाजी मिल जाएंगे, لیکن جب ماحول نہیں ہوتا تو مشکل ہوتا ہے. ابھی ہم کو کوئی روزہ رکھنے کے لیے کہے تو مشکل لگے گا, کیونکہ اب روزے والا ماحول نہیں رہا. آدمی بیمار ہے لیکن ہمت کر کے روزہ رکھ لے گا, بھائی سب لوگ روزہ رکھ رہے ہیں اور میں نہ رکھوں اچھا نہیں لگتا. تو ایک ماحول بنا ہے, یہ ماحول میں روزہ رکھنا آسان ہے, یہ ماحول میں عبادت کرنا آسان ہے, یہ ماحول میں طاعت آسان ہے. بھائی جہاں سب لوگ نماز پڑھ رہے ہوں وہاں نماز پڑھنا آسان ہے, لیکن آدمی سفر میں چلا گیا, سفر میں کوئی نہیں ہے نماز پڑھنے والا, مسجد بھی نہیں ہے, وقت نماز ہے, اب اندر سے جذبہ چاہیے, اب اندر نماز جمی ہوئی ہوگی, استقامت ہوگی نماز پر, گاڑی روک دے گا, مصلی بچھا دے گا اور اہتمام کے ساتھ نماز پڑھے گا. میں ہمیشہ کہا کرتا ہوں رمضان جانے پر کام ختم نہیں ہوتا, رمضان کے گزرنے پر کام شروع ہوتا ہے. جیسے ایک جگہ اجتماع ہو رہا ہو تو اجتماع جب ختم ہوتا ہے تو اجتماع کا پیغام عام کرنے کا وقت آتا ہے. تین دن اجتماع میں جو کچھ سبق پڑا ہے وہ سبق اب یاد کرنے کا ٹائم آیا اور اس کو عام کرنے کا وقت آیا. اجتماع ختم ہونے سے کام ختم نہیں ہوتا, اجتماع ختم ہونے سے کام شروع ہوتا ہے. میں نے اس روز ایک جگہ تقریر کی تو اس میں ایک واقعہ بیان کیا کہ ایک جگہ بہت بڑا ملکی اجتماع تھا, وہ ملکی اجتماع ختم ہو گیا تو اجتماع میں جو خاص لوگ تھے مخصوص کام کرنے والے, وہ مخصوص کام کرنے والوں کو حضرت امیر صاحب نے جوڑا اور سب کو جوڑ کر ان سے کارگزاری پوچھی. کارگزاری یہ پوچھی کہ بھائی اجتماع کیسا رہا, لوگوں نے بتایا اجتماع بہت اچھا رہا, دعا کے اندر مجمع بہت بڑا رہا, بہت بڑی تعداد میں لوگ شریک ہوئے, اجتماع کامیاب رہا. اب کیا ہے تو فرمایا اجتماع ختم ہو گیا, اب سب شامیانے لپیٹے جا رہے ہیں, لوگ چلے گئے, اجتماع ختم ہو گیا. تو حضرت امیر صاحب نے نئی بات کہی, انہوں نے فرمایا کہ میرے نزدیک اجتماع شروع ہوا ہے, اصل اجتماع ختم ہو گیا لیکن اجتماع کا جو کام ہے, تین دن میں اجتماع نے جو کام ہم کو دیا ہے وہ کام اب کرنے کا وقت آیا اور وہ دوسرے اجتماع تک وہ کام کو کرنا ہے اور دوسرے اجتماع تک لے جانا ہے. اس لیے اصل چیز استقامت ہے. آپ نے دیکھا ہوگا کہ جو لوگ زیادہ اہتمام سے نماز نہیں پڑھتے وہ کوئی بڑی رات کا انتظار کرتے ہیں یا رمضان کا انتظار کرتے ہیں یا کوئی بڑے دن کا انتظار کرتے ہیں. جب وہ بڑا دن آتا ہے, جب وہ بڑی رات آتی ہے تو سب کو ہٹا ہٹا کے پہلی صف میں کھڑے ہو جاتے ہیں اور دیر تک اور دور تک نماز پڑھتے ہیں. تو جو نماز پڑھنے والے پابندی کے ہیں, جو ہمیشہ نماز ادا کرتے ہیں, وہ چانس دے دیتے ہیں, بیچارہ آیا ہے چلو اس کو چانس مل جائے, اس کو موقع مل جائے, تو اس کو چانس دیتے ہیں, اس کو موقع دیتے ہیں. अगली सब के अंदर उसको इशार करते हैं, जवाब जगह दे देते हैं। औरतें भी बड़ा एहतमाम करती हैं, मगरिब से मुसल्ले पर बैठ गई, ईशा तक दुआ की, ईशा को फिर बैठ गई, सुबह तक दुआ की। लेकिन जो रूटीन का नमाज पढ़ने वाला है वो वक्त पर आता है, वक्त पर चला जाता है, वक्त पर आता है, वक्त पर चला जाता है, अपनी रूटीन की इबादत करता है, अल्लाह से मांगता है, चला जाता है। उसका आलम यह है कि आम रातों में भी बराबर पाबंदी से आता है, उसके मामूल में फर्क नहीं आता। हाँ, बड़ी रात में शायद ज्यादा इबादत कर ले, ज्यादा अल्लाह से मांग ले, अल्लाह से लौ लगा ले, लेकिन जब वो बड़ी रात खत्म होती है तो उसके ऊपर असर नहीं पड़ता। वो रूटीन के मुताबिक अपनी इबादत जारी रखता है, वक्त पर नमाज पढ़ना, वक्त पर तिलावत करना, वक्त पर जिक्रुल्लाह करना, सिलसिला जारी रखता है। तो असल काम ये है, इस्तिकामत सबसे बड़ी बात है, यानी काम के ऊपर जमे रहना, इबादतों पर जमे रहना, आमाल पर जमे रहना, यह सबसे बड़ा काम है। करना छोड़ना, करना छोड़ना यह मुनासिब नहीं है। इसलिए कुरान करीम में इस्तेकामत की तारीफ फरमाई है, فَرْمَا إِنَّ الَّذِينَ قَالُوا رَبُّنَ اللَّهُ ثُمَّ اسْتَقَامُوا فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ جو لوگ یوں کہتے ہیں کہ ہم اللہ پر ایمان لے آئے، بغیر اللہ پر ایمان کے عمل میں کوئی طاقت ہی نہیں ہے، عقیدہ مضبوط رکھیے گا، مضبوط عقیدے کے بعد اعمال میں آئے گی مضبوطی، تو یوں فرمایا کہ پہلے تو اقرار کرتے ہیں کہ ہمارے رب اللہ ہیں، اللہ کے ہونے کا، اللہ کے رب ہونے کا، اللہ کے معبود ہونے کا اقرار، اور معبود ہونے کے اقرار کے بعد ثم استقاموا، پھر وہ اعمال کے اوپر جم جاتے ہیں، جو کام کرنا طے کیا ہے وہ کرتے ہیں۔ اور ایک بات سمجھ لو، استقامت جہاں جہاں مانگی گئی ہے وہ سب نفلی اعمال میں، فرض اعمال تو کرنے ہی ہیں، اس میں تو استقامت بھی فرض ہے۔ پنج وقتہ نمازیں پڑھنی ہیں تو پڑھنی ہی ہیں، اس کے اندر کوئی چارہ کار نہیں ہے۔ روزہ رکھنا ہے فرض، تو بیماری ہے، سفر ہے، یہ چھوڑ کر روزہ رکھنا ہی رکھنا ہے۔ جس پر زکات فرض ہے اس کو زکات اپنے طور پر دینا ہی دینا ہے، اللہ نے جس حج فرض کر دیا اس کو حج ادا کرنا ہی کرنا ہے۔ تو استقامت قائم ہے چاہیے۔ نفلی اعمال کر رہا تھا اس کو چاہیے استقامت۔ اس لیے حدیث شریف میں حضرت عبداللہ ابن عمر ابن عاص رضی اللہ تعالی عنہما کا واقعہ نقل کیا ہے کہ ایک دن نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عبداللہ کو خطاب کیا، اور خطاب کر کے فرمایا کہ عبداللہ تو فلان آدمی کی طرح مت ہونا۔ سرکار، وہ فلان آدمی کیسا تھا؟ جواب دیا کہ وہ پہلے تہجد میں اٹھتا تھا، بعد میں اس نے چھوڑ دیا۔ لا تکن مثل فلان کان یقوم باللیل فترکہ، پہلے راتوں کو اٹھا کرتا تھا لیکن اب اس نے چھوڑ دیا۔ معلوم ہوا ایسا نہیں کرنا چاہیے۔ برکت جو ہوتی ہے اعمال میں، کوئی بھی کام میں، مثال کے طور پر آپ کی ایک دکان ہے، دکان آپ کبھی کھولیں کبھی نہ کھولیں، کبھی بند رکھیں، 10 بجے کا ٹائم ہے 12 بجے کھولیں، 12 बजे का वक्त है, 1 बजे खोलें, कभी लेटे रहें, बंद रखें दुकान, तो आपको तिजारत में बरकत नजर नहीं आएगी, क्योंकि ग्राहक आएगा और चला जाएगा कि भाई अक्सर ये दुकान तो बंद रहती है, तो कमाई में बरकत नहीं होगी। लेकिन अगर आप पाबंदी से दुकान खोलते हैं तो कस्टमर को मालूम है कि भाई ये आदमी बड़ा पाबंद है, खुल ही गई होगी दुकान और अपने को सौदा जो मिलना है वो मिल ही जाएगा, तो असल चीज इस्तेकामत है। माँ आयशा रजी अल्लाह ताला अन्हा फरमाती हैं कि सरकार को इस्तेकामत वाला अमल बहुत पसंद था, और हदीस में भी फरमाया खैरुल अमल मादीमा अलैह, बेहतरीन अमल वो है जिसके ऊपर मुदावमत की जाए, यानी हमेशगी की जाए। इसलिए सरकार जो भी अमल नफली फरमाते थे उसको बड़ी पाबंदी के साथ बजा लाते थे और उसको बड़े एहतमाम के साथ करते थे। मिसाल के तौर पर शादी कर ली हमने या दूल्हा साहब ने, तो शादी करने के बाद जो मुलाकाती लोग हैं वो तो मुलाकात कर लेते हैं, जो दस्तरखानी लोग हैं वो दस्तरखान पर आ जाते हैं, जो लिफाफे वाले हैं वो लिफाफे दे जाते हैं, उसके बाद मामला मियां और बीवी का है। एक तो है बिया और एक है निभा। बिया तो कर लिया लेकिन अब निभाना है, और निभाना असल है, शादी तो चंद दिनों का खेल है। क्या है शादी? उलमा फरमाते हैं सुरूर और शाहरिन, मलिक फिरोज, सुरूर और शाहरिन, एक महीना बड़ा मजा रहता है, उसके बाद गुमूम और दाहरिन, फिर जिम्मेदारियां आती है, दुनिया भर के गम आते हैं, आज ये प्रॉब्लम, कल वो प्रॉब्लम, परसों वो प्रॉब्लम, प्रॉब्लम का नाम शादी है। तो सुरूर और शाहरिन, एक महीने की खुशियां मना लो, फिर गुमूम और दाहरिन, जिंदगी भर का गम उठाओ। फिर तीसरे नंबर पर फरमाया लुजूम और माहरिन, खर्चे के लिए तैयार रहो, जेब मजबूत रखो, सुबह शाम खर्चे आते ही रहेंगे, आप इससे छूट नहीं सकते। अरे बहन, तेरे साथ मैंने शादी इसलिए की कि तू मेरा जेब खाली कर देगी? वो कहेगी कि ये लाजमी चीज है, तुम मेरे सामने, मैं तुम्हारे सामने बैठी नहीं रहूंगी, अपने को घर चलाना है, संसार चलाना है, तो संसार चलाने के लिए कंसार की जरूरत है, और पैसा जो है वो खर्च करना पड़ेगा, तब जाकर के ये संसार चलेगा। गाड़ी आप बेहतरीन ले आए तो अब रोजाना इसकी देखभाल करना पड़ेगी, ये हाथी पाला है आपने तो अब इसका रोजाना ख्याल रखना पड़ेगा, मेंटेनेंस। ईमान ले आए तो मेंटेनेंस चाहिए, आमाल के जरिए से मेंटेन करिए अपने ईमान को। जैसे गाड़ी को आपने लाए, एक साल गैरेज के अंदर रख दिया, एक साल के बाद आपने सेल लगाया, गाड़ी जवाब नहीं देगी, गाड़ी यूं चू चा करेगी और यूं कहेगी कि मेंटेनेंस नहीं हुआ है, तुमने तो एक साल तक मुझे मुड़ के देखा भी नहीं, मेरा ख्याल भी नहीं रखा। तो जैसे एक साल तक गाड़ी रख देने से गाड़ी काम नहीं करती, इस तरह कलमा पढ़ लेने के बाद ईमान की गाड़ी को गैरेज में डाल दिया और बिल्कुल मुअत्तल कर दिया, तो फरमाते हैं कुछ बात बनने वाली नहीं है, इसको मेंटेन रखना पड़ेगा। मेंटेन कैसे रखेंगे? मेंटेन आमाल से रखेंगे। जैसे गाड़ी के अंदर ऑयल पानी डालते रहना पड़ता है और गैरेज के अंदर भेजना पड़ता है, इस तरह ये ईमान वाली गाड़ी को हमेशा मस्जिद वाले गैरेज में लाना पड़ेगा और अल्लाह वालों के पास ले जाना पड़ेगा। देखिए साहब, इसमें कहां कहां गड़बड़ आई, जहां जहां गड़बड़ आई है वहां वहां रिपेयरिंग कीजिए ताकि ये गाड़ी चालू रहे, और ये गाड़ी चालू रहेगी तो आखिर में जाकर इसका नतीजा निकलेगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्नमल आमालो बिल खवातीन, आमाल करते रहो करते रहो करते रहो, कब नतीजा निकलेगा जानते हो? फरमाते नतीजा आग बंद होने के वक्त जबान पर कलमा आ जाए, समझ लो कि ये कामयाबी है। हजरत इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह बहुत बड़े मुहद्दिस हैं, किसी ने इंतकाल के बाद ख्वाब में देखा था, पूछा कि इमाम साहब क्या मामला रहा, जवाब दिया अल्लाह ताला ने मेरा बेड़ा पार कर दिया। अरे आप तो फिका के इमाम हैं, आप तो हदीस के इमाम हैं, इस बिना पर अल्लाह की जात से उम्मीद थी कि बेड़ा तो पार कर ही देंगे, तो क्या ये हदीसें काम आई आपको, या आपका इतना बड़ा तफक्कुह काम आया? जवाब दिया नहीं, मुझे चंद कुरान करीम की आयतें काम आई। वो कैसे? जवाब दिया, मैं रोजाना तिलावत कुरान करीम किया करता था, ये रोजाना की तिलावत ने मुझे नजात दे दी। तो देखो, पाबंदी के साथ तिलावत की, पाबंदी के साथ कुरान करीम। तो जो हजरात रमजान में तिलावत करते थे, अगर 10 पारे कर रहे थे तो मत छोड़ना एक पारा, अगर दुरूद पाक 1000 पढ़ रहे थे तो कम से कम 200 मर्तबा पढ़ना मत छोड़ना, अगर तस्बीहात पढ़ रहे थे तो अब तस्बीह को मत छोड़ना। जुनैद बगदादी रहमतुल्लाह अलैह थे, उनके हाथ में तस्बीह थी, तस्बीह थी हाथ में। अब इतना ऊंचा मर्तबा और हाथ में तस्बीह है, तो एतराज करने वाले ने और कहने वाले ने कहा, हजरत आपको अब तस्बीह की क्या जरूरत, ये तो हम मुब्तदी लोगों के लिए है तस्बीह, आपको तो अल्लाह ताला ने बहुत ऊंचा मर्तबा और बहुत ऊंचा मकाम दे दिया, इतने ऊंचे मकाम पर पहुंचने के बाद तस्बीह की क्या जरूरत है आपको? बड़ा अच्छा जवाब दिया, फरमा इसी तस्बीह की बरकत से तो दर्जा दिया, अल्लाह ने मुझे जो दर्जा अता फरमाया ये तस्बीह के दाने घुमा घुमा के तो मैं यहां तक पहुंचा, तो जिस तस्बीह ने मुझे पहुंचाया वो तस्बीह को मैं छोड़ कैसे सकता हूं? मां आयशा रजी अल्लाह ताला अन्हा ने सरकार के कदमों पर देखा, तहज्जुद में सरकार कितना खड़े रहते हैं, 8 रकातें पढ़ते हैं, 8 पारे पढ़ते हैं, रात पूरी गुजर जाती है, तिलावत का सिलसिला बराबर जारी है, इतना खड़े रहते हैं सरकार, इतना खड़े रहते हैं कि पैरों के ऊपर वरम आ जाता है, बल्कि पैर फटते हैं और अंदर से खून रिसता है, हत्ता ततपत्तर कदमा, यहां तक कि आपके कदमों में वरम के बाद फटन आ जाती है, कोई भी देखेगा ना दूसरे के कदम को के सूजा हुआ है तो तरस खाएगा, तरहम का जुमला इस्तेमाल करेगा, अरे भाई आपको इतना वरम कैसे आ गया? तो मां आयशा को रहम आ गया, यूं कहा, सरकार अल्लाह ने आपको कितना ऊंचा मर्तबा अता फरमाया, आपको मासूम बनाया, नबुवत से पहले मासूम, नबुवत के बाद मासूम, کوئی صغیرہ کبیرہ گناہ آپ کے ذمہ نہیں. جنت میں سب سے پہلے داخلہ آپ کا، بعد میں نبیوں کا، بعد میں امت کا. لیکن آپ محنت تو اتنی کرتے ہیں جتنا کوئی گناہگار کو اپنی بخشش کروانے کے لیے محنت کرنی چاہیے. لیکن گناہگار تو یوں سمجھتا ہے کہ میں جنت میں پہلے ہی چلا جاؤں گا، اس کو تو اتنی امید ہے. اور سرکار کو اتنی فکر ہے، اتنی فکر ہے کہ یوں لکڑی کی طرح کھڑے ہوئے ہیں. ایک بزرگ کو دیکھا مدینہ منورہ میں جا رہے تھے صاحب، لکڑی جیسے گاڑتے ہیں نا، ایسے کھڑے ہوئے ہیں نماز میں. اور دو گھنٹے کے بعد لوٹ کر جب وہاں سے گزرے، پھر دیکھا کہ لکڑی کی طرح کھڑے ہوئے ہیں. اتنی عبادتیں کی ہیں لوگوں نے، اتنی طاعت کی ہیں لوگوں نے، ہم لوگ بہت کمزور ہیں، ہم کو نہیں کہا جا رہا ہے تم اتنا کرو. لیکن بھائی نمازیں تو پابندی سے پڑھ سکتے ہیں، تھوڑا سا قرآن گھر میں پڑھ سکتے ہیں، تھوڑی سی تلاوت کرنے میں کوئی حرج کی بات نہیں ہے. جو برکتیں رمضان المبارک میں ملی ہیں، یہ برکتوں سے کیوں ہم فائدہ نہ اٹھائیں؟ جو اسٹرینگ اللہ تعالیٰ نے عطا فرمائی، بھائی ایک پہلوان ہے، اگر یوں کہا جائے پہلوانی شروع نہیں کی اس نے، پہلے دن اس کو کہا جائے کہ تجھے 10 پش اپ کرنے ہیں، ہوں گے اس سے؟ نہیں ہوں گے. اور یوں کہا جائے کہ تجھے 100 جو ہے پش اپ کرنے ہیں، نہیں ہوں گے اس سے. اگر یوں کہا جائے کہ تجھے 100 کلو وزن اٹھانا ہے، وہ اٹھا سکے گا؟ نہیں اٹھا سکے گا، کیونکہ ابھی اس کی پریکٹس نہیں ہے. وہ 10 کلو سے شروع کرے گا، کرتے کرتے کرتے کرتے اس کا پہنچ جائے گا ایک دن نظام 200 کلو کے اوپر. تو پہلے دن تو وہ نہیں کر سکتا تھا، لیکن 200 کلو اٹھانے کے بعد ایک سال تک اگر وہ چھوڑ دے اور پھر اس کو کہا جائے کہ 200 کلو اٹھا، اٹھا سکتا ہے؟ نہیں. اس کو مینٹین رکھنا پڑے گا، اس کو برقرار رکھنا پڑے گا. اللہ نے رمضان میں جب اتنا کرنے کی ہم کو طاقت دے دی کہ دن میں روزے بھی رکھنے کی اللہ نے ہمت دی، رات کو تراویح کی بھی اللہ تعالیٰ نے طاقت عطا فرمائی، نفلوں کی بھی طاقت عطا فرمائی، تو ابھی ہماری باڈی میں یہ طاقت ہے، یہ قوت ہے. تو اب یہ قوت کو باقی کیسے رکھیں گے؟ یہ قوت کو باقی رکھنے کا طریقہ یہ ہے کہ نمازوں کی پابندی کی جائے، تلاوت جو روزانہ کر رہے تھے اس کو نہ چھوڑا جائے، ورنہ جو چھوڑا تو پھر دھیرے دھیرے دھیرے اتنا چھوٹے گا، اتنا چھوٹے گا کہ پھر آ کر لوگ شکایت کرتے ہیں مولانا سستی ہو رہی ہے. ارے چستی آئی تھی رمضان میں، تو وہ چستی کو برقرار نہیں رکھا، نتیجہ یہ ہوا کہ سستی کی طرف آدمی چلا گیا. تو وقت ہے دوستو، ابھی ابھی رمضان المبارک روانہ ہوئے ہیں، ہم سے ودا ہوئے ہیں، بہت بڑا سبق ہم کو پڑھا کر گئے ہیں، یہ سبق کو باقی رکھنا ہے. میں کہہ رہا تھا نکاح کر لینے کے بعد نباہ کرنا یہ بہت بڑا کام ہے، اس لیے ایک مہینہ تو جو ہے خوشیوں کا گزر جاتا ہے، بڑے گلچھرے رہتے ہیں، جو کھانے پینے کے لیے جاتے ہیں، دوست دعوت دیتے ہیں، اس کے بعد جو ہے وہ غموں کا زمانہ آتا ہے، اس کے بعد لزوم و مہرن کے معنی اب خرچے جو ہے آہستہ آہستہ بجٹ جو ہے وہ بڑھتا چلا جاتا ہے. اور اس کے بعد آگے فرماتے ہیں اتنی ذمہ داریاں آتی ہیں کہ قصور و لہرن کے معنی کمر ٹوٹ جاتی ہے، کمر پر اتنے بوجھ آ کر کے پڑتے ہیں، تب آدمی کو پتا چلتا ہے کہ بھئی شادی جو ہے وہ کھانے کا کھیل نہیں ہے. اس طرح چوب گویم مسلمانم بلرزم، اللہ اللہ اللہ اللہ کیا بات کہی ہے، فارسی کا شاعر کہتا ہے چوب گویم مسلمانم بلرزم، جب میں کہتا ہوں کہ میں مسلمان ہوں تو میں کانپ جاتا ہوں. یہ کہنا میں مسلمان ہوں آسان نہیں ہے، چوب گویم مسلمانم بلرزم کہ دانم مشکلات لا الہ را. فرماتے ہیں کلمہ پڑھتا ہوں تو کانپ جاتا ہوں, اس بنا پر کے جانتا ہوں کہ کلمہ پڑھوں گا تو تقاضے آئیں گے. جیسے دلہا یوں کہتا ہے کہ نکاح تو ہاں ذمہ داری آتی ہے, قبیل تو ہاں تو پھر ذمہ داری آتی ہے. تو یہ نکاح قبول کرنے کے بعد جو ہے جیسی پوری لائف کی ذمہ داریاں آ جاتی ہیں, بالکل اسی طرح کلمہ پڑھنے کے بعد کلمے کے تقاضے آ جاتے ہیں, اعمال آ جاتے ہیں. کلمہ کہیں نماز کا تقاضا کرتا ہے, کہیں روزے کا تقاضا کرتا ہے, اور دو تقاضے ہمیشہ کرتا ہے. گناہ کے پاس مت جانا تقاضا ہے کلمے کا, ورنہ کلمہ متاثر ہو جائے گا. اور خالی زبانی جمع خرچ مت کرنا, زبان سے کہہ بھی دیا لا الہ تو کیا حاصل, زبان سے کہہ بھی دیا لا الہ تو کیا حاصل, دل و نگاہ مسلمان نہیں تو کچھ بھی نہیں. اصل چیز تو دل اور نگاہ, دل کے اندر یقین بیٹھا ہوا ہو, اللہ کی ذات پر اعتماد ہو, اللہ کی ذات پر بھروسہ ہو, اپنے اعمال کو پابندی کے ساتھ بجا لایا جائے. ارے یہ ایمان والا جو پودا لگایا ہے, یہ ایمان والے پودے کو پانی دیتے رہنا پڑے گا, تب جا کر کے صدا بہار رہے گا, پھل دے گا, پھول دے گا. اس بنا پر کلمہ طیبہ کو شجرہ طیبہ کے ساتھ جو ہے وہ مثال دیے, کشجرتن طیبتن اصلها ثابت وفرعها فی السماء تؤتی اکلها کل حین بإذن ربها ویضرب اللہ الامثال للناس لعلهم يتذکرون. یہ کلمہ طیبہ والا پودا ہم نے اپنے دل کی زمین کے اندر لگایا ہے, اب یہ کلمہ مرجھا نہ جائے اور یہ کلمہ ختم نہ ہو جائے, اور اس میں کوئی پھول آئیں اور اس میں کوئی پھل آئیں, اس کے لیے اعمال کی ضرورت ہے. اللہ تعالی اعمال والی زندگی نصیب فرمائے. استقامت الطاعت جو بہت زیادہ ضروری ہے, اللہ تعالیٰ وہ نصیب فرمائے اور پوری زندگی اعمال صالحہ کے ساتھ گزارنے کی توفیق عطا فرمائے. انہی گزارشات پر آج کی بات ختم کرتے ہیں. وآخر دعوانا ان الحمد للہ رب العالمین.